बाद मिल कर दुआ करते रहना, मेरे बाद मिल कर दुआ करते रहना, तलावत कलाम में खुदा करते रहना, तलावत कलाम में खुदा करते रहना, मेरे बाद मिल कर दुआ करते रहना। पढ़ो तो सना करते रहना, हमेशा पढ़ो तो सना करते रहना, मेरे बाद मिल कर दुआ करते रहना। चर्चा सदा करते रहना, मेरे बाद मिल कर दुआ करते रहना। روز محشر صدا کرتے رہنا، ذکر روز محشر صدا کرتے رہنا، میرے بعد مل کر دعا کرتے رہنا، میرے بعد مل کر دعا کرتے رہنا، تلاوت کلام خدا کرتے رہنا، تلاوت کلام خدا کرتے رہنا، میرے بعد مل